नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। न्यायाधीश सिफारिसको विषयमा आज पनि दलहरूबीच विवाद, संसदीय सुनवाई समितिको बैठक भोलिसम्मका लागि स्थगित। एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै, बैठकमा पार्टीभित्रको विवाद मिलाएर कार्ययोजना र कार्यविभाजनका विषयमा छलफल गर्ने। देशमा शान्ति सुव्यवस्था कायम राख्नका लागि थाइल्यान्ड सेनाद्वारा राजधानी ब्याङ्ककमा मार्सलको घोषणा। सुरक्षाको चासो देखाउँदै साउदी अरेबियाले त्रिपोल स्थित आफ्नो दूतावास बन्द। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज पनि 2 खेल हुँदै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। न्यायाधीश सिफारिसको विषयमा संसदीय सुनवाई विशेष समितिको बैठकमा आज पनि दलहरूबीच विवाद भएको छ। न्याय परिषदलाई पठाउने पत्रका विषयमा सभासदहरूबीच विवाद भएपछि गृह कार्यका लागि भन्दै 1 घण्टाका लागि स्थगित गरिएको समितिको बैठक बस्दै नबसी भोलिसम्मको लागि स्थगित भएको छ। एमाले र एकीकृत माओवादीका सभासदहरूले न्याय परिषदलाई पत्र पठाउँदै थप विवरण माग्नुपर्ने अडान लिएका छन्। तर कंग्रेसका सभासद विवरण माग्ने तर न्याय परिषदले पठाएको पत्र प्रति आपत्ति जनाउने कुरा समितिको रेकर्डमा मात्रै राख्ने अड्डा लिएपछि विवाद भएको हो। एमाले र एकीकृत माओवादीका सभासदहरूले भोटिङबाट टुङ्ग्याउन माग गरे पनि कंग्रेसका सभासदले नमानेपछि बैठक स्थगित गरिएको हो। न्याय परिषदले सिफारिस गरेका नाममा विभिन्न माध्यमबाट संसदीय सुनवाई विशेष समितिमा 22 उजुरी परेका छन्। तर ती मध्ये 6 उजुरीकर्ता मात्रै बैठक उपस्थित हुन तयार भएको समिति सभापति कुलप्रसाद गुरुङले जानकारी दिनुभयो। पार्टीभित्रको विवाद मिलाएर कार्ययोजना र कार्यविभाजनका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। हिजो नेताहरू बीच पदाधिकारीमा सहमति भएकाले आज केन्द्रीय समितिको विस्तार सहितका एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन्। एकीकृत माओवादीका शीर्ष नेताहरूबीच असन्तुष्टि समूहको माग सम्बोधन हुने गरी केन्द्रीय समिति विस्तार गर्ने हिजो सहमति भएको थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता बाबुराम भट्टराई जन्ने, नेताहरू नारायणकाज श्रेष्ठ, पुष्पबहादुर बोकटी र कृष्णबहादुर मोरा रहने गरी 5 जनाको हेडक्वार्टर गठन गर्ने पनि दुई पक्षबीच सहमति भएको छ। भट्टराई पक्षीय नेता टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाउने बारेमा पनि सहमति भएको छ। हिजोको सहमतिको बारेमा केन्द्रीय समितिमा छलफल भइरहेकाले अन्तिम निर्णय भइ नसकेको प्रवक्ता दिनेनाथ शर्माले जानकारी दिनुभयो। विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराई पक्षले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि विवाद बढेको थियो। बैठक दिउँसो पार्टी कालेकोटेश्वरमा बस्नेछ। पेट्रोलियम पदार्थको आपूर्ति र वितरण सामान्य हुन अझै 1-2 दिन लाग्ने भएको छ। भारतमा सुनावको कारणले रक्सोल डिपोबाट तेल आपूर्तिमा कमी आएकाले अहिले केही अभाव भएको र 1-2 दिनमा सामान्य हुने ऑयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनुभयो। सोमबारदेखि रक्सोलबाट प्राप्त तेल आउन सुरु भएको भन्दै उहाँले बुधबारसम्ममा तेलको आपूर्ति केही सहज हुने बताउनुभयो। यस्तै कम गुणस्तरको पेट्रोल आएकोले अभाव देखिएको भन्ने व्यवसायको असत्य रहेको निगमले दावी गरेको छ। निगमका प्रवक्ता किमिरेले इन्डियन ऑयल कर्पोरेशनबाट खरिद गरी बिक्री वितरण गरिएको पेट्रोल गुणस्तरका लागि हुनुपर्ने तोकिएको मापदण्डभित्रै रहेको दावी गर्नुभयो। साथै उहाँले यसको थप पुष्टिका लागि वितरण गरिएको पेट्रोलको नमुना संकलन गरी परीक्षणको लागि गुणस्तरीय तथा नापतौल विभागमा पठाइएको जानकारी दिनुभयो। नेपाल विद्यार्थी संघ अनि राष्ट्र व्यवसायका विद्यार्थी संगठनले तोकिएको मितिमै सोभियो निर्वाचन गर्न माग गर्दै आज संयुक्त सभा गरेका छन्। काठमाडौँको शंकरदेव क्याम्पसमा भएको सभामा वक्ताहरूले सोभियो निर्वाचन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने भएकाले सोभियो निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन्। निराशोभिका अध्यक्ष किशोर विक्रम मल्लले कुनै पनि हालतमा विद्यार्थी आन्दोलन र लोकतन्त्रको रक्षाको लागि सोभियो निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो। उहाँले विसङ्ग्रह अखिल विद्यार्थी आन्दोलनका प्रतिस्पर्धी शक्ति भए पनि हारजितलाई स्वीकार गर्ने संकल्प लिएर विद्यार्थी आन्दोलनको रक्षा र विकासका लागि निर्वाचन गर्न लागि परेको बताउनुभयो। नेविसङ्ग अध्यक्ष रञ्जित कडले कसैलाई पनि हतियारको दम्मन नदेखाउन आग्रह गर्नुभयो। उहाँले कुनै पनि धम्कीले अब विद्यार्थी नडराउने बताउनुभयो। सरकारलाई कानूनी शासनको प्रत्याभूति दिन र विद्यार्थी विरोधी हरकत गर्ने जो कोहीलाई कानूनी कटखेरामा उभ्याउन अनुरोध गर्दै सुबियो निर्वाचन गराएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अखिल चैटौका अध्यक्ष अनिल किशोर घिमिरेले चुनाव हार्न खोज्नेहरू विद्यार्थी आन्दोलनका सारथी बन्न नसक्ने बताउनुभयो। पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नहुँदा यस क्षेत्रका व्यवसायी र सेवाग्राही मर्कामा परेका छन्। रत्नगरमा मात्रै 24 भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहे तापनि वाणिज्य बैंक नहुँदा समस्यामा परेको रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्रालले बताउनुभयो। विगत 2 वर्षदेखि पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिदिन माग गर्दै अर्थ मन्त्रालय राष्ट्रिय बैंक लगायतका निकायमा दबाव दिँदै आएको उहाँले बताउनुभयो। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले स्थानीयको मागलाई दृष्टिगत गर्दै पूर्वी चितवनको रत्नगरमा शाखा विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो। द्वन्दमा विस्थापित भएका बैंकलाई पुनः स्थापित गर्ने कार्य समेत भइरहेको र अझै 65 शाखा पुनः स्थापित गर्न बाँकी रहेको उहाँको भनाइ छ। वाणिज्य बैंकको 100 शाखाकाले सशस्त्र द्वन्दमा विस्थापित भएका थिए। दाङमा मोटरसाइकल दुर्घटनामा परि 1 जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य 2 जना घाइते भएका छन्। तुलसीपुरबाट ओरहरीको जसपुरतर्फ जाँदै गरेको रातै 3215 नम्बरको मोटरसाइकल आसटरी गाउँ 1 एयरपोर्ट नजिकै दुर्घटना हुँदा तुलसीपुर नगरपालिका सह निवासी 20 वर्षीय गीता चौधरीको मृत्यु भएको इलाका प्रहरीकाले तुलसीपुरले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएकी चौधरीको तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा 3 जना चढेको र अन्य 2 जना घाइते मध्ये तुलसीपुर छकै 18 वर्षीय सुधा चौधरीको कोहलपुरमै उपचार भइरहेको छ भने सोही ठाउँका 20 वर्षीय सुनिल डङ्गारको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, जतिसुकै अप्ठ्यारो भए पनि प्रशासनलाई डिबी र प्यार मुक्त बनाई छुन्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको दावीप्रति तपाईँको प्रतिक्रिया के छ? यस सकारात्मक काम बेचर्चा कमाउने मेसो चाहिँ समयले देखाउला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 बिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656 63 063 मोबाइल नंबर 98 5 50 61 743। अब अन्तर्राष्ट्रिय समाचार। बढ्दो राजनैतिक सङ्कटबीच थाइल्याण्डको सेनाले राजधानी ब्याङ्ककमा मार्सल ल लागू गरेको छ। सेनाले सञ्चालन गरेको टेलिभिजन मार्फत मार्सल लको घोषणा गरिएको र देशमा शान्ति सुव्यवस्था कायम राख्नका लागि यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। सेनाले यो निर्णयबाट नागरिक आतंकित हुन जरुरी नरहेको भन्दै अहिले जस्तै सामान्य रूपमा जीवनयापन गर्न सक्ने दावी गरेको छ। सेना प्रमुख याथुच चान ओचाको हस्ताक्षरमा सार्वजनिक गरिएको